परसों बात इस पर हुई थी कि जिंदगी को तब्दील करें, और कल इस पर बात हुई थी कि अपने दीन पर अपने अमल पर कभी भी मुतमईन ना हो, कभी ये ना सोचे कि हमने बस इतना कर लिया है कि अब जन्नत हमारी है। हमें नहीं पता कि हमारा कौन सा अमल अल्लाह के यहाँ कबूल होगा और किसके बारे में ये कहा जाएगा कि ये अमल मर्दूद है। कुरान मजीद ने फरमाया हबा मंसूरा, अल्लाह ताला अमाल को उड़ा देंगे, अकारत कर देंगे। हर अमल ऐसा नहीं है फौरन कबूल हो जाता है, अगर उसमें रिया है दिखलावा है तो अल्लाह के यहाँ वो कबूल नहीं। तो तब्दीली की इब्तिदा कैसे हो, क्या किया जाए? तब्दीली की इब्तिदा है दुआ से। पहले तो तमन्ना हो, तमन्नाएं ऊंची होनी चाहिए, इरादे बड़े होने चाहिए। हम अल्लाह के पास जाएं तो अल्लाह के दरबार में कुछ लेके जाएं, ऐसा ना अड़ंग बड़ंग कैसे भी बैठे हुए अल्लाह ताला के पास चले गए। अगर वजीर आजम बुलाए, सदर बुलाए, तो इंसान कितनी तैयारी करता है जाने के लिए। तो अल्लाह के दरबार में जब हम पेश हों तो अल्लाह के पास ले जाने के लिए कुछ तोशा भी दो, हमारे पास कुछ होना भी तो चाहिए। पहले तो इरादा अपना ठीक करें, इरादे बुलंद करें। हाफिज बनना, आलिम बनना, मौलाना साहब बनना, ये कोई ज़रूरी नहीं है, लेकिन अल्लाह वाला बनना, नेक बंदा बनना, ये हर एक पर ज़रूरी है, ये सबके लिए ज़रूरी है। इसमें कोई ऑप्शन नहीं रखा अल्लाह ताला ने। अला इन्ना औलिया अल्लाह ला खौफ़ुन अलैहिम वला हुम यहज़नून, कि अल्लाह वाले होंगे जिनके ऊपर क़यामत वाले दिन कोई खौफ और कोई गम नहीं होगा। तो अल्लाह वाला बन के जाना है, तो उसके लिए इरादा जब कर लिया तो उसके बाद दुआओं का अहतमाम करें। दुआ से क्या होता है, दुआ से तकदीरें बदल जाती हैं। कहते हैं ना तकदीर बदल जाती है मुस्तर की दुआ से। कुछ हदीसें दुआ के मुतालिक पढ़ के सुनाता हूँ। हज़रत अबू हुरैरा रज़ी अल्लाह अन्हु से रिवायत है कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि बंदे की दुआ कबूल होती है तावक़्त किसी गुनाह या रिश्तेदारों के साथ बदसलूकी की दुआ ना करे और जब तक जल्दी ना मचावे। अर्ज़ किया गया है कि या रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम जल्दी मचाने का क्या मतलब है? आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया जल्दी मचाना ये है कि यूं कहने लगे कि मैंने बार बार दुआ की मगर कबूल नहीं हुई, कबूल होती हुई नहीं देखता, सो दुआ करने से थक जावे और दुआ करना छोड़ दे। हज़रत अबू हुरैरा रज़ियल्लाहु अन्हु से रिवायत है कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया खुदा ताला के नज़दीक दुआ से बढ़कर किसी कोई चीज़ कदर की नहीं। हज़रत इब्ने उमर रज़ियल्लाहु अन्हु से रिवायत है कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि दुआ हर चीज़ से काम देती है, ऐसी बला से भी जो नाजिल हो चुकी हो और ऐसी बला से भी जो अभी नाजिल नहीं हुई। सो ए बंदगान खुदा, दुआ को पल्ले बांध लो। हज़रत अबू हुरैरा रज़ियल्लाहु अन्हु से रिवायत है कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया जो शख्स अल्लाह से दुआ नहीं करता अल्लाह ताला उस पर गुस्सा करता है। वइज़ा सअलक इबादी अन्नी फ़इन्नी करीब, हज़रत डॉक्टर अब्दुल आरफ़ी रहमतुल्लाह अलैह फरमाते थे कि अल्लाह ताला से चुपके चुपके दुआ करो, दुआओं का मामूल बनाना चाहिए। हज़रत फरमाते थे कि घर से निकलना है जैसे सदर जाना है, अब दुआ करें कि या अल्लाह मुझे जो है वो अब दिल में दुआ करें कि मुझे गाड़ी सही मिल जाए, ऐसा ना हो रास्ते में कोई परेशानी हो। डॉक्टर के पास जाएं तो दुआ करें कि या अल्लाह सही तजवीज़ भी, सही तशख़ीस भी फरमा दीजिए, सही तजवीज़ भी करवा दीजिए, यानी मरज़ की सही तशख़ीस हो जाए। जब हम डॉक्टर के पास पहुँचें तो ऐसा ना हो कि कुछ के कुछ वो कुछ का कुछ समझे मरज़। ऐसा होता है ना बाज़ अवक़ात कि पाँच पाँच महीने बल्कि बाज़ अवक़ात साल साल दवाइयाँ खाते रहते हैं, फिर पता चलता है कि मरज़ ही सही नहीं था वो जिसकी दवा खा रहे थे। सही तशख़ीस हो जाए और फिर उसके बाद उसके दिमाग में अल्लाह ताला दवा भी सही डाल दे कि जब मरज़ समझ में आ गया तो दवा भी सही तजवीज़ कर दे। रमज़ान के अंदर दुआएं बहुत ज़्यादा कबूल होती हैं। रोज़ाना रोज़ेदार की एक दुआ ज़रूर कबूल होती है, कैसा अच्छी बात है, एक दुआ रोज़ाना कबूल होती है। तो रोज़े की हालत में दुआओं का कसरत से अहतमाम करना चाहिए। اور کچھ اوقات ایسے ہیں جن میں خاص طور پہ اہتمام کرنا چاہیے, جیسے یہ سحری سے پہلے, یہ نماز فجر سے پہلے کا تھوڑا بہت وقت ہوتا ہے, تھوڑا سا جلدی اٹھ جائیں بھائی, ٹھیک ہے 4:30 بجے اٹھتے ہیں 4:15 اٹھ جائیں, اگر 4:45 اٹھتے ہیں تو 4:30 اٹھ جائیں, 2 رکعت 4 رکعت نماز پڑھیں, اس کے بعد اللہ تعالیٰ سے گڑ گڑا کے دعا مانگیں, اور دعا ایسی نہیں کہ بس ادھر دیکھ رہے ہیں ادھر دیکھ رہے ہیں ادھر دیکھ, نہیں, اس اہتمام کے ساتھ. اللہ تعالیٰ غافل دل کی دعا نہیں سنتا, یہ بھی حدیث, اللہ تعالیٰ غافل دل کی دعا نہیں سنتا, اللہ تعالیٰ سے یقین کے ساتھ مانگیں, اللہ تعالیٰ ضرور دعا قبول کرتے ہیں. تین میں سے ایک بات ضرور ہوتی ہے, یا تو اللہ تعالیٰ وہی چیز عطا فرما دیتے ہیں, یا اللہ تعالیٰ کسی مصیبت کو ٹال دیتے ہیں. میں کچھ مانگ رہا ہوں لیکن اللہ تعالیٰ جانتے ہیں کہ یہ اس کے موافق نہیں ہے, تو اللہ تعالیٰ کسی مصیبت کو ٹال دیتے ہیں. اور تیسری صورت یہ ہوتی ہے کہ اللہ تعالیٰ اس کو آخرت کے لیے ذخیرہ کر لیتے ہیں. اور روایات میں آتا ہے کہ جب قیامت والے دن بندہ یہ دیکھے گا کہ ان دعاؤں پر جو کچھ ملے گا جو دنیا میں قبول نہیں ہوئی, انسان دعا کر رہا ہے اللہ مجھے بیٹا دے دے, اللہ نے بیٹا نہیں دیا, دعا کر رہا ہے مجھے نوکری مل جائے, کوئی فلاں کام ہو جائے, نہیں ہوا, اور دعا کر کے بس لگا ہوا ہے اللہ تعالیٰ کے ساتھ. اب قیامت والے دن جب وہ یہ دیکھے گا کہ اس پر جو کچھ اللہ تعالیٰ اجر عطا فرمائیں گے, تو دعا کرے گا کو تمنا کرے گا کاش کہ کوئی دعا میری دنیا میں قبول نہ ہوتی اور سارا اجر مجھے قیامت والے دن مل جاتا. تو لہٰذا سحری کے وقت میں دعاؤں کا اہتمام کریں. افطاری سے پہلے کا وقت بہت زیادہ دعاؤں کے اہتمام کا ہوتا ہے, اور یہ بھی روایت میں آتا ہے کہ افطاری وقت اللہ تعالیٰ غالباً 70,000 لوگوں کو جہنم سے روزانہ بری فرماتے ہیں. اللہ سے دعا مانگیں, یا اللہ جن کو آج آپ جہنم سے بری فرمائیں گے ہمیں بھی بری فرما دیجیے. اب اس وقت میں یہی لگا ہوا ہے کہ دسترخوان پہ چٹنی نہیں آئی اور یہ نہیں آیا اور وہ نہیں آیا, بھائی اگر افطاری ساتھ, یہ تو ایک الگ موضوع ہے, اس پہ پھر کسی دن بات کریں گے, افطاری کیسی کرنی چاہیے, صحابہ کیسی افطاری کرتے تھے, لیکن بہرحال وہ وقت بھی دعاؤں کی قبولیت کو ہوتا ہے. اہتمام سے دعا مانگے, اہتمام سے گڑ گڑا کے اللہ کے سامنے افطاری سے پہلے دعا مانگے. باقی کسی نماز کے بعد جو نماز آپ کو مناسب لگے, مغرب کی نماز کے بعد تھوڑی دیر بیٹھ جائیں, 2 رکعت اضافی پڑھ لیں, اللہ تعالیٰ سے دعا مانگے. لمبی دعا مانگنے کی عادت ڈالیں, لمبی دعاؤں کی ہمارے عادت نہیں ہے بہت, اللہ ماشاء اللہ کو اچھا کوئی مانگے تو سمجھتے ہیں پتہ نہیں اس کو کیا ہو گیا ہے کہ لمبی دعا مانگ رہے ہیں. لمبی دعا مانگنی چاہیے. ہم نے حضرت اللہ والوں کو دیکھا آدھے گھنٹے 1.5 گھنٹے کی دعا بس ہاتھ اٹھے ہوئے بس اللہ سے مانگے جا رہے ہیں. آپ صلی اللہ علیہ وسلم لمبی دعائیں مانگا کرتے تھے, تو لمبی دعا مانگیں. تو جب دعا مانگیں گے نا, اور دعا کے اندر جہاں دنیا کی ساری چیزیں مانگیں وہاں اپنی ہدایت بھی مانگیں, اور جب اللہ نے فیصلہ کر لیا کہ اس کو میں نے اپنا پیارا بنانا ہے, اس کو قرب خاص عطا کرنا ہے, تو پھر دیکھیں کہ کس طریقے سے منزل آسان ہو جائے گی. اللہ تعالیٰ سے دو, اللہ تعالیٰ من کرنے والا. الحمد للہ رب العالمین والعاقبۃ للمتقین والصلاة والسلام علی سید الانبیاء والمرسلین. ربنا لا تزغ قلوبنا بعد إذ هديتنا ربنا من لدنك رحمة إنك أنت الوهاب. اللهم ارحمنا بترك المعاصي ولا تشغلنا بمعصيتك. اللهم انصر من نصر دين محمد صلى الله عليه وسلم واجعلنا منهم, واخذل من خذل دين محمد صلى الله عليه وسلم ولا تجعلنا منهم. وصلى الله تعالى على خير خلقه محمد وعلى آله وأصحابه أجمعين برحمتك يا أرحم الراحمين.